اسلام ان دین عند اللہ الاسلام، دین اللہ کے نزدیک اسلام ہے. اسلام کا مطلب یہی ہے کہ اپنے آپ کو اللہ تعالیٰ کی طرف سونپ دے، یعنی انقیاد اور اطاعت، اطاعت اور انقیاد، فرما برداری، اسی کو اسلام کہا جاتا ہے. اسلام عقیدے کی درستگی کے بعد تمام جو اللہ تعالیٰ کے فرائض ہیں ان کو انسان انجام دیتا رہے، اور لفظی معنی اس کا انقیاد ہوتا ہے، اطاعت اور فرما برداری، جیسا کہ ابراہیم علیہ السلام کے واقعہ میں بھی یہ موجود ہے. تو مسلم اپنے آپ کو ہمتن خدا تعالی وحدہ لا شریک کے سپرد کر دیتا ہے، اور اس کے احکام کے سامنے اپنی گردن جھکا دیتا ہے، اقرار کرتا ہے. انقیاد اور تسلیم کا نام ہی اسلام ہے، خدا تعالی کی حکم برداری اور فرما برداری کا نام ہی اسلام ہے. تو پیغمبر علیہ الصلوۃ والسلام یہی اسلام کا دین لے کر دنیا میں تشریف لائے ہیں. سابقہ ادوار میں جس کی دعوت دوسرے انبیاء علیہ الصلوۃ والسلام دیتے تھے، آخر میں حضور خاتم النبیین صلی اللہ علیہ وسلم اس دین کو لے کر دنیا کے سامنے آئے اور اس دین کو پیش کیا. اطاعت اور فرما برداری، خالص خدا تعالی وحدہ لا شریک کی پرستش، اور اسی کی طرف دعوت دینا. اور یہ ایسا دین لے کر آئے ہیں جو کامل ہے، اکمل ہے، عالمگیر ہے، ناقابل تنسیخ ہے. تمام سابقہ جتنی شریعتیں تھیں وہ اللہ نے حضور کی شریعت کے ساتھ منسوخ کر دی، اس شریعت کو دائم اور قائم حیثیت عطا فرما دی. تو نصارہ جو آئے تھے نجران کے حضور کے سامنے، وہ دعویٰ کرتے تھے، حضور صلی اللہ علیہ وسلم نے ان سے فرمایا کہ تم لوگ اسلام کیوں نہیں لاتے، تو جھوٹ موٹی کہنے لگے ہم تو اسلام لائے ہوئے ہیں. تو حضور علیہ الصلوۃ والسلام نے فرمایا کہ تم غلط بات کہتے ہو، تم کہاں ایمان لائے ہو. الفاظ یہ آتے ہیں کہ محمد ابن اسحاق کی روایت میں اسلمو، حضور نے فرمایا اسلام لے آؤ. کہنے لگے کہ اسلمنا، ہم تو ہی اسلام لا چکے ہیں، تو پہلے کے مسلمان ہیں. حضور نے فرمایا کذبتم، تم جھوٹ بولتے ہو. کیف یصح اسلامکم، تمہارا اسلام کس طرح درست ہو سکتا ہے. انتم تثبتون للہ ولدن، تم تو خدا کے لیے بیٹے کا عقیدہ ثابت کرتے، مسیح علیہ السلام کو خدا کا بیٹا کہتے ہو، تین خداؤں میں ایک کہتے ہو، اور بین ہی خدا کہتے ہو، مختلف ان کے گروہ. تم کیسے دعویٰ کر سکتے ہو کہ ہم مسلمان ہیں؟ مسلمان تو صرف اللہ وحدہ لا شریک کی توحید کو مانتا ہے اور ہمتن اطاعت کرتا ہے. تمہارا اسلام کا دعویٰ کس طرح درست ہو سکتا ہے کہ تم اللہ کے لیے اولاد اور بیٹا ثابت کرتے ہو، اور تعبدون الصلیب، تم تو صلیب کی عبادت کرتے ہو. یہ صلیب جس کو عیسائی لٹکاتے ہیں، یہ شرک کی نشانی ہے. مثلا جہاں ترمذی شریف میں دوسری حدیثوں میں اس کو وثن کہا گیا ہے، یہ بت ہے، تم اس کی پوجا کرتے ہو، صلیب کی پوجا، اور ہے بھی غلط اس اعتقاد پر کہ صلیب پر مسیح علیہ السلام لٹک گئے تھے. تو تمہارا دعویٰ اسلام کا کس طرح درست ہو سکتا ہے؟ تم تو صلیب کے پجاری ہو اور خدا کے لیے بیٹا ثابت کرتے ہو. وتاکلون الخنزیر، اور تم خنزیر کھاتے. امام راضی رحمت اللہ علیہ نے یہ ساری بات نقل کی ہے اپنی تفسیر میں. خنزیر کھانے والے بھی دعویٰ کر سکتے ہیں کہ ہم مسلمان ہیں. حضرت شاہ ولی اللہ محدث دہلوی رحمت اللہ علیہ نے حجت اللہ البالغہ میں لکھا ہے، نوح علیہ السلام کے بعد اللہ نے جتنے نبی بھی دنیا میں بھیجے، ہر ایک کی شریعت میں خنزیر حرام رہا، کسی نبی کی چیز میں حلال نہیں. انہوں نے کہاں سے حلال بنا لیا خنزیر؟ تم خنزیر کھاتے ہو، صلیب کی پوجا کرتے ہو، خدا کے لیے بیٹے کا اعتقاد رکھتے ہو، تو تمہارا دعویٰ کس طرح درست ہے؟ تم جھوٹے ہو، کذب، تم جھوٹ کہتے ہو. हुजूर अलैहिस्सलाम ने ये बात फरमाई। फिर हजरत मरियम की पूजा करने वाले मरियम की तस्वीरों की पुजारी भी मौजूद, अब अपने गिरजों में वो भी रखते हैं तस्वीरें, और सलीब की लकड़ी को पूजते हैं, खंजीर को खाते हैं, और मखलूक को खुदा का बेटा बतलाते हैं। भला ऐसे लोग भी इस्लाम का दावा कर सकते हैं? आपने फरमाया तुम झूठे हो, वाज़े तौर पर तुम्हारा दावा गलत है। तो फरमाया वमन यकफुर बिआयातिल्लाह, जो अल्लाह ताला की आयतों के साथ इनकार करेगा, यानी अल्लाह ताला की आयतों में अहकाम भी और मौजज़ात भी हैं, निशानियां भी हैं, तो इनकार करेगा तो याद रखो इन्नल्लाह सरीउल हिसाब, जब अल्लाह हिसाब लेगा जल्द ही ले लेगा, फिर मुआखजे से बच नहीं सकेगा कोई ऐसा आदमी। तो ये अल्लाह ताला ने दीन इस्लाम की हकानियत के बारे में इरशाद फरमाया। और फिर फैन हाजू का, बस अगर ये लोग आपसे झगड़ा करें इस बारे में, फकुल आप कह दीजिए असलम तो वजही अलिल्लाह व मन तबा, मैंने अपने चेहरे को अल्लाह के ताबे कर लिया और मेरे पैरोकारों ने भी। वो वजह चेहरा जिक्र करते हैं, चेहरा सबसे मुअज्जज चीज है इंसान के जिस्म, तो चेहरे से मुराद जात होती है। हमतन मैंने अपने आप को और मेरे पैरोकारों ने अल्लाह के ताबे बना लिए, हम तो इस इस्लाम को मानने वाले हैं, समझे, ये इस्लाम है, अपने आप को हमतन खुदा की इताअत के सुपुर्द कर देना, ये है वो दूसरा उसूल, बुनियादी उसूल। सारे नबियों की शरीयत दीन में ये बात रही। एक बात वो शाहिदल्लाह वन्नहु ला इलाहा इल्लाहु, कोई खुदा के सिवा कोई शरीक नहीं है, और दूसरी बात ये है इताअत और फरमाबरदारी सिर्फ अल्लाह की, खुदा की इताअत और फरमाबरदारी, यही उसूल हैं दो, यही इस्लाम की बुनियाद है। इसको ना यहूदी मानते हैं, ना ईसाई, ना मजूसी, ना अरब के मुशरिक मानते, सब के सब गलत, और फिर अपने आप को कहते थे हमारा दीन ही दीन, वो अपने आप को हनीफ कहते थे, हम तो हनीफ हैं, इस्माइल अलैहिस्सलाम के दीन पर हैं, इब्राहिम अलैहिस्सलाम। अल्लाह ने फरमाया तुम झूठे हो, आगे ऐसी सूरत में आता है, सूरह निसा में भी आता है। हनीफ तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और आपके पैरोकार हैं, इब्राहिम खलीलुल्लाह का सही इत्तबा, जिसके ये दो उसूल हैं, अल्लाह की वहदानियत पर सही एतकाद और खुदा की इताअत और फरमाबरदारी, जो इस्लाम की बुनियाद और जड़ है। तुम कहां मानते हो इन चीजों को? तुम्हारा दावा गलत है, तुम झूठे हो, ये फरमा आप कह दें। अगर ये लोग झगड़ा करें तो आप कह देंगे हमने तो अपने आप को अल्लाह के ताबे कर दिया। इब्राहिम अलैहिस्सलाम से अल्लाह ने क्या फरमाया, कल रब्बू असलम, इब्राहिम तुम मुती और फरमाबरदार हो जाओ, खुदा की इताअत इख्तियार कर लो, कल असलम तो लिल्लाह रब्बिल आलमीन, जो रब्बुल आलमीन है मैं उसका हमतन मुती, उसके हर हुक्म की तामील के लिए मैं हर वक्त तैयार हूं। तो हमारा भी यही है, आप कह दें असलम तो वजही अलिल्लाह, मैं भी और मेरे पैरोकार भी, जो मेरा पैरोकार होगा उसके अंदर भी यही बात हो, एक तौहीद पर सही ईमान और दूसरा इताअत और फरमाबरदारी, खुदा की इताअत और फरमाबरदारी मेरे पैरो, दूसरी जगह एतकाद के बारे में अला बसीरत अना व मन तबान, मैं और मेरे मानने वाले बसीरत पर हैं, अंधेरे में नहीं चल रहे, हमारे सामने वाजे एक एतकाद है, वाजे अकीदा है, वाजे अमल है, जिसमें जरा भर भी इश्तबा नहीं, नबियों की तालीम में इश्तबा नहीं हुआ करता, वो बहुत वाजे तरीके पर चीज को बयान करते हैं लोगों के सामने। नूह अलैहिस्सलाम ने भी फरमाया लोगों अच्छे तरीके से कान खोल कर बात सुन लो, सुम्मा ला यकुम अमरुकुम अलैकुम गुम्मा, फिर तुम्हारे मामले में किसी किस्म का इश्तबा न रहे, ये कहो जी हमको समझ में नहीं आया, ये बात हमारे फार्म में नहीं आती, नहीं वो तो वाजे वाजे चीजें होती। अब तौहीद का अकीदा समझ में नहीं आता, जिसका खुदा भी शायद मलाइका भी और तमाम इलम वाले लोग दुनिया में जो भी सही इलम वाले लोग वो खुदा की वहदानियत की शहादत दें। हिंदुओं में भी बड़े बड़े अकलमंद और दाना होगा कि तौहीद ठीक है, अब बुतों की पूजा सही नहीं है, यही कहेंगे वो। यारिया समाजियों का धंधा क्यों चला, शिरक से भागते हुए, शिरक बुरी बात है, अकलमंद नहीं मान सकता कि खुदा के साथ कोई और भी शरीक हो, और किस्म की खराबी मुझे। यारिया समाजियों के फिरके का निकलना इसी तौहीद के चर्चे के नतीजे में हुआ, ये तो अकल के खिलाफ है, खुदा के साथ शरीक ठहराना। अकल नहीं मानता, अकलमंद सारे गवाह देते खुदा वहदहू ला शरीक। आज भी जो बड़े बड़े दाना जिनकी अकल माउफ ना हो गई वही कहेंगे ठीक है। और इसी नुक्ते से यूरोप में ईसाई भागते हैं, जब इब्नियत का अकीदा आता है और जब उनको बात समझाने वाले समझाते हैं तो कहते हैं वाकई जी तो गलत है, वो खुदा का कोई बेटा भी नहीं है, वो तो मुनज्जा जात है, ना उसकी बीवी है ना औलाद है ना उसका कोई शरीक है, ये तो अकल में आने वाली बात ही नहीं है। तो फरमाया अगर ये आपसे झगड़ा करें तो आप कह दें असलम तो वजहिया लिल्लाह, मैंने अपने आप को अल्लाह के ताबे कर लिया और मेरे पैरोकारों ने, पैरोकारों का जिक्र यहां भी है सूरह हूद में भी है, फस्तकिम कमा मिलता वमन ताबा माक, आप भी ठीक ठाक रास्ते पर चलें और आपके पैरोकार भी। अला बसीरत नना वमन तबान सूरह यूसुफ में, मैं भी और मेरे मानने वाले भी बसीरत पर हैं, हमें कोई शुबा नहीं है अपने दीन में और अपने एतकाद में, अपने मसलक में, अपने आमाल में, अखलाक में, किसी चीज में कोई इश्तबा वाली बात नहीं है, हमें दिल से यकीन हासिल है कि हम ठीक रास्ते पर चल रहे हैं। तो यही मोमिन की शान। मुनाफिक अंधेरे में होगा, मुशरिक अंधेरे में होगा, बिदती अंधेरे में होगा कि वो आमाल गलत कर रहा, मोमिन अल्लाह की वहदानियत को मानने वाला और सही इताअत करने वाला कभी अंधेरे में नहीं होगा, ये बसीरत पर होगा। और कुरान अल्लाह ने फरमाया बसायरो लिन्नास हुदम व रहमा, ये कुरान बसीरत पैदा करता है लोगों के दिलों में, रोशनी पैदा करता है दिलों में और हिदायत का सामान देता है हर मोड़ पर। इसके साथ ताल्लुक जोड़ना जरूरी है वरना महरूमी है इंसानियत। इंसानियत का सबसे बड़ा फरीजा कि अल्लाह की किताब के साथ अपना ताल्लुक जोड़ो, उससे हिदायत हासिल करो, इसके अलावा कहीं से रहनुमाई हासिल करोगे गुमराह होगे, खुदा गुमराह करेगा। तो कुरान करीम को पढ़ने वाला और सही ईमान रखने वाला कभी महरूम नहीं होगा, वो बसीरत पर होगा। तो फरमाया मैंने अपने आप को अल्लाह के ताबे कर लिया और मेरे पैरोकारों ने, और आप कह दीजिए उन लोगों से जो जिनको किताब दी गई है आले किताब नसारा यहूद वल उम्मीयीना और अनपढ़ लोगों, अरब के जितने लोग थे इस्माईल अलैहिस्सलाम की औलाद में उम्मी इनका लकब था, ये स्कूल वगैरह में और ये नवेशफान का सिलसिला नहीं रखते, किताबों से ये मालूम होता है तारीख से दूसरी किताबों से, कुरान के नजूल के जमाने में अरबों में जो अरब थे ज्यादा से ज्यादा 4% आदमी कोई पढ़े लिखे होंगे, बाकी कुल हम उम्मी, ज्यादा से ज्यादा 4% 100 में 4 आदमी अगर लिखना पढ़ना जानते हों तो इतना होगा, बाकी सारे यहूद और नसारा दूसरे लोग ये सब मुतमदन थे, ये कि दफ्तरी निजाम से ताल्लुक रखते थे, इनकी बादशाहियां थी, हुकूमतें थी, नसारा ये किताबें पढ़ते थे, यहूद भी लिखना पढ़ना जानते थे, स्कूल थे इनके, मदारिस थे, उनमें तालीम हासिल करते थे अरब के लोग ने, जो बातें जबानी है बस। इस वास्ते ये उम्मी उनका लकब है इस्माइल अलैहिस्सलाम की औलाद की जितने भी ये लोग हैं, बतौर लकब की ये बात इस्तेमाल हुई है उनके लिए। इन उम्मियों से भी कह दें, वो भी दावा करते थे कि हम ठीक हैं, ये सारे गलत हैं। तो इन सब से कह दीजिए, असलम तुम, क्या तुम इस्लाम लाते हो, वो दीन तौहीद कबूल करते हो और इताअत खुदाबंदी इख्तियार करते हो, अगर ये इख्तियार कर लें तो हिदायत पा जाएं। और पहली सूरत में गुजर चुका है, अल्लाह ने फरमाया कि फेन आमनू बिमिस्ल मा आमनतुम, ए असहाब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अगर ये लोग उसी तरह इस ईमान ले आए जैसा तुम ईमान लाए हो, ये भी हिदायत पा जाए, उनको भी मैं यार हक बनाकर अल्लाह ने पेश किया, बिमिस्ल मा आमनतुम, तुम उस तरह अगर ईमान लाए। और बिल्कुल इब्तिदा सूरत में भी अर्ज किया गया था सूरह बकरा, इज़ा क़ीला लहुम आमिनू कमा आमन अन्नास, जब इनसे कहा जाता है ईमान लाओ जिस तरह ये लोग ईमान लाए, कौन? अबू बकर, उमर, उस्मान, अली, खालिद, ये तमाम, अबू उबैदा, अब्दुर्रहमान इब्ने औफ वगैरह वगैरह, खुसूसन ये चार तो मरकजी हैसियत रखे। इस तरह ईमान लाओ तो मुनाफिक लोग आगे कई कई हुज्जतबाजी करते थे, वहां सिलसिला बयान हो चुका है। तो फरमाया, आप कह दीजिए उन लोगों से कि जो किताब दिए गए हैं यहूद और नसारा और उम्मी अरब, क्या तुम इस्लाम लाते हो, अगर वो इस्लाम ले आए तो हिदायत पा जाएं, और अगर रूगिरदानी करें, मुंह फेर दें, तो फैन्नमा अलैकल बलाग, आपके जिम्मे पहुंचा देना है, तबलीग करना आपका काम है, हिसाब लेना आपका काम नहीं, मुहासबा हम कर लेंगे, आप खुदा का पैगाम पहुंचा दें इन तक, आप बरी हो जाएंगे, आपकी जिम्मेदारी पूरी हो जाएगी। फैन्नमा अलैकल बलाग, वल्लाहु बसीरुम बिल इबाद, और अल्लाह ताला बसीर है, देखने वाला है, निगाह में रखने वाला है बंदों के सब हालात, वो जाहिर बातन सबको जानता, अल्लाह के इल्म के मुताबिक हर एक से बात होगी। ये क्यों नहीं मानते, जिद क्यों करते हैं, इनाद क्यों रखते हैं, गलत बात इन्होंने क्यों दिल में ठहराई हुई है, सरकशी क्यों इख्तियार की है इन्होंने, पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम का मुकाबला करते हैं, और सच्चे दीन को ये इस तरीके से इन्होंने खराब किया हुआ है, बर्बाद किया हुआ, तौहीद को बिगाड़ा हुआ है, इताअत को तर्क किया हुआ, हराम चीजों को हलाल समझकर ये इस्तेमाल करते हैं, और एक किस्म की बुतपरस्ती में मुब्तला है, और नहायत ही गंदे अकीदे इन्होंने अपने जहन में, सब बातें अल्लाह की निगाह में, अल्लाह से कोई चीज पोशीदा नहीं, इनके तमाम हालात भी खुदा की निगाह में उसी के मुताबिक अल्लाह ताला फैसला फरमाए। ويقتلون الذين يأمرون بالقسط من الناس فبشرهم بعذاب أليم أولئك الذين حبطت أعمالهم في الدنيا والآخرة وما لهم من ناصرين ألم تر إلى الذين أوتوا نصيبا من الكتاب يدعون إلى كتاب الله ليحكم بينهم ثم يتولى فريق منهم وهم معرضون ذلك بأنه قالوا لن تمسنا النار إلا أياما معدودات وغرهم في دينهم ما كانوا يفترون فكيف إذا جمعناهم ليوم لا ريب فيه ووفيت كل نفس ما كسبت وهم لا يظلمون بے شک وہ لوگ جو کفر کرتے ہیں اللہ کی آیتوں کے ساتھ اور قتل کرتے ہیں اللہ کے نبیوں کو ناحق اور قتل کرتے ہیں ان لوگوں کو جو حکم دیتے ہیں انصاف کرنے کا لوگوں میں سے بس ایسے لوگوں کو خوشخبری سنا دیجئے عذاب علیم کی یہی لوگ ہیں جن کے اعمال ضائع ہو گئے دنیا اور آخرت میں اور ان کے لیے کوئی بھی مددگار نہیں ہوگا अलम तरा इल्लज़ीना, क्या नहीं देखा आपने उन लोगों को जिनको दिया गया है कुछ हिस्सा किताब का, युदौना उनको बुलाया जाता है अल्लाह की किताब की तरफ ताकि फैसला करें उनके दरमियान, सुम्मा या तवल्ला फिर रुगिरदानी करता है ग्रोह में से, और वहम और रिजून और वो एराज करने वाले हैं। ये इस वजह से कि वो उन्होंने कहा हरगिज न छुएगी हमको आग मगर चंद दिन इन्हें हुए बगर रहूं, और धोखा दिया उनको उनके दीन के बारे में उन बातों ने जो वो इफ्तिरा किया करते थे। फकैफा बस कैसे होगा हाल उनका जब हम इकट्ठा करेंगे उनको उस दिन में कि जिसके आने में कोई शक नहीं है, और पूरा पूरा दिया जाएगा हर एक नफ्स को जो उसने कमाया, और उन पर किसी किस्म का जुल्म नहीं किया जाएगा। अहले किताब का ये जिक्र है, पहली आयतों में अल्लाह ताला ने अहले किताब की हरदर्मी का जिक्र किया और ये फरमाया कि दीन के अंदर इख्तिलाफ नहीं किया अहले किताब ने मगर इलम के आ जाने के बाद बगयम बैन अम्बाज सरकशी की वजह से, हसद जिद इनाद और जाहो माल और दुनिया की तलब और दुनिया की जाहिरी सिरदारी और रियासत और इख्तदार की खातिर उन्होंने दीन हक को कबूल नहीं किया और उन्होंने इख्तिलाफ किया। फिर वमई अक्सुर में आया तिल्लाए, जो अल्लाह की आयतों का इनकार करेगा तो अल्लाह की पकड़ से निकल नहीं सकता, अल्लाह तो जल्दी हिसाब लेने वाला है। बचने की सूरत एक ही है कि अल्लाह ताला के दीन को मान ले इंसान, अकीदा इख्तियार कर ले और उसके बाद फिर खुदा की इताअत करे, यही चीज बचाने वाली है, इसके अलावा कोई चीज इंसान को बचा नहीं सकती। फिर अल्लाह ताला ने इरशाद फरमाया इन्नल्लज़ीन यकफुरून बिआयातिल्लाह, जो लोग अल्लाह की आयतों के साथ कुफ्र करते हैं इनकार करते हैं उनको तस्लीम नहीं करते, और उसके अलावा उनमें ये खराबियां भी पाई जाती हैं। आप कुफ्र तो मुशरिकीन मक्का के अंदर भी, अरब के मशरक दूसरे मुशरिकीन और यहूद और नसारा के अंदर भी था, और ये दूसरी बीमारी बनी इसराइल की अल्लाह ताला ने बयान फरमाई उसके साथ। कुफर तो बहुत किस्म का होता है, इनकार से भी होता है, शक से भी होता है, कुफर जू तरद्दद की वजह से भी होता है, निफाक का भी कुफर होता है, कुफर की बहुत सी किस्में, छोटा कुफर भी होता है कुफर अमली, इतकाद हो लेकिन अमल के अंदर इंसान कुफरान करता रहे, और जो अल्लाह ताला की किसी बात को तस्लीम न करे इनकार कर दे वो काफिर हो जाता है, तो बड़े कुफर में मुब्तला होता है। बनी इसराइल का हाल भी यही है, वो उन्होंने कुफर इख्तियार किया और उसके अलावा ये भी उनके अंदर बीमारी थी, यक्तुलून नबीना बगैर हक, कत्ल करते थे अल्लाह के नबियों को नाहक, और कत्ल करते थे उन लोगों को कि जो इंसाफ का हुक्म देते थे, इंसाफ करने का जो लोग हुक्म देते थे उनको भी ये बनी इसराइल कत्ल करते थे। हुजूर के जमाने के जो बनी इसराइल हैं उनको ये बात सुनाई जा रही है, क्योंकि वो उनके आबा अजदाद ही थे ये लोग जिन्होंने ये काम किए, तकफीर बे आयातिल्ला और कत्ल अम्बिया कत्ल हमुल अम्बिया बगैर हक, ये ان کے اندر یہ بیماری تھی، یعنی کہ آبا و اجداد کی بیماری تھی، پہلے زمانوں کے اندر ایسا کیا، اور یہ لوگ بھی اسی روش پر چل رہے ہیں۔ قرآن کے نزول کے زمانے کے اہل کتاب خصوصاً یہود، حضرت ابو عبیدہ ابن الجراح رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ حضور نبی کریم صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ حضرت بڑا مجرم کون ہو قیامت والے دن، تو حضور نے فرمایا کہ سب سے بڑا مجرم وہ ہوگا من قتل نبیاً و قتلہ نبیاً، جس نے اللہ کے کسی نبی کو مارا، قتل کیا، یا پھر اللہ کا نبی جس کو قتل کرتا ہے وہ شخص سب سے بڑا مجرم ہوگا۔ جو شخص نبی کو قتل کرتا ہے وہ تو خود ظاہر ہے کہ نبی معصوم ہوتے ہیں اور وہ مخلوق کے خیر خواہ ہوتے ہیں، کوئی ان کے برابر خیر خواہی کرنے والا نہیں ہے مخلوق میں، اور وہ گناہ نہیں کرتے، گناہ سے پاک ہوتے ہیں۔ تو ایسے ہستیوں کو قتل کرنا یقیناً بہت بڑا جرم ہے، اور اللہ کا نبی جس کو قتل کرے گا وہ یقیناً قتل کے لائق ہی ہوگا، کیونکہ اللہ کا نبی کبھی کوئی ناحق کسی کو نہیں مار سکتا، نہیں قتل کر سکتا۔ تو جس کو اللہ کا نبی قتل کرے گا وہ یقیناً سب سے بڑا مجرم ہوگا۔ بنی اسرائیل ہے، پھر حضور علیہ الصلوۃ والسلام نے کسی کے ساتھ فرمایا، بعض روایتوں میں ہے کہ ایک دن میں بنی اسرائیل نے اللہ تعالیٰ کے 43 نبیوں کو قتل کر دیا۔ بنی اسرائیل ایک وقت میں، انبیاء موجود تھے، ان کو قتل کر لیا، جو وہ بات کہتے تھے تو ان کے ساتھ الجھ کر ناراض ہو کر تو مار ڈالتے تھے، اور پھر نیک لوگ کھڑے ہوئے، انہوں نے امر بالمعروف کیا، نہی عن المنکر کی، کہ ظالموں تم نے ایسا کام کیوں کیا، تو 170 یا 112 نیک آدمیوں کو پچھلے پیر ان کو بھی قتل کر لیا۔ یہ ایک دن کی کارگزاری تھی بنی اسرائیل، پہلے پیر 43 اللہ کے نبیوں کو قتل کیا اور شہید کیا، اور جو لوگ نیک اور صالحین کھڑے ہوئے تھے امر بالمعروف کرنے کے لیے، 170 بعض روایتوں میں اور 112 یا 120 ان کو ختم کر دیا۔ یہ بنی اسرائیل کا حال تھا، ایک دن کے اندر انہوں نے ایسا کام کیا۔ تو اللہ تعالی نے، اور ان کاموں پر سے یہ متنفر نہیں، بیزار نہیں، ان کو برا نہیں مناتے، موجودہ زمانے کے بنی اسرائیل ایمان قبول نہیں کرتے، سازشوں میں لگے ہوئے ہیں، اللہ تعالی نے ان کو یہ بات سنائی ہے، ان کا قومی شیوا ہے۔ تو جو لوگ کفر کرتے ہیں اللہ کی آیتوں کے ساتھ، اور قتل کرتے ہیں نبیوں کو ناحق، اور قتل کرتے ہیں ان لوگوں کو جو انصاف کا حکم دیتے ہیں، سو ان کی سزا بیان فرمائی ہے اللہ تعالی نے۔ ایسے لوگ انبیاء علیہ الصلوۃ والسلام خدا کا سچا دین لوگوں تک پہنچاتے ہیں، خود اس پر عامل ہوتے ہیں، دوسروں تک پہنچاتے ہیں، بامر اللہ، باذن اللہ۔ اور پھر جو لوگ انصاف کا حکم دیتے ہیں، یہ اللہ تعالی نے اس قرآن میں جگہ جگہ یہ الفاظ کثرت سے استعمال ہوا، انا قیم بالقسط، انصاف قائم کرو۔ اللہ نے نبیوں کے ذریعے یہ تعلیم دی، انصاف قائم کرنا۔ تو جو لوگ انصاف کا قائم کرنے کا حکم دیتے ہیں ان کو مارنا، یہ ایسے ہی لوگوں کا کام ہو سکتا ہے جو انسانیت سے بہت گر کر دور چلے گئے ہیں۔ ایسے ظالم لوگ، نبیوں کا قتل، نبی معصوم ہوتے ہیں، گناہ نہیں کرتے ان کو قتل کرنا، پھر جو لوگوں کے درمیان انصاف قائم کرنے کی تعلیم دیتے ہیں ان کو مارنا، یہ بہت بڑا جرم ہے۔ اللہ نے ان کی سزا کا ذکر فرمایا کہ انبیاء علیہ السلام، یہ ناحق کا لفظ جو آیا ہے، ناحق کا مطلب یہ ہے کہ ان لوگوں کے خیال میں بھی اور ان کے آئین میں بھی یہ ناحق تھا، ورنہ نبی کا قتل مطلقاً بھی قتل ناحق ہوتا ہے، بلا وجہ کوئی قتل، نبی کا قتل تو ہمیشہ ہی ناحق ہوگا، اور نبی کسی کو قتل نہیں کرتا، کسی سے کوئی چھینتا نہیں ہے، کسی کا مال نہیں دباتا، کسی کی حق تلفی نہیں کرتا، اس کا تو قتل ہر حالت میں ناحق۔ یہ ناحق کا لفظ اس لیے دہرایا گیا ہے کہ جو قتل کرنے والے تھے وہ بدبخت بھی ناحق ہی سمجھ رہے تھے، ناحق سمجھ رہے لیکن پھر بھی قتل کیا اپنی ضد میں اور اپنی انکار اور کفر کی وجہ سے، بغیر حق کے، جگہ جگہ یہی لفظ آتا ہے یقتلون النبیین بغیر حق، سورہ بقرہ کے اندر بھی تادی کرتے ہیں انبیاء علیہ السلام کو ناحق قتل کرتے ہیں۔ یہ بنی اسرائیل کا حال اللہ نے بیان کیا ہے، اور حضور کے زمانے میں بھی انہوں نے کوشش کی تھی حضور کو ختم کرنے کی، خیبر میں زہر نہیں دیا تھا یہودیوں نے آپ کے کھانے کے اندر، اور مدینے کے اندر بنی قریظہ اور بنی قینقاع کی بستیوں کے اندر سازش بنائی تھی، بلا کر آپ کو اور دیوار کے اوپر سے پتھر گرا کر ہلاک کرنے کا ارادہ کیا تھا، اللہ نے وحی کے ذریعے آپ کو مطلع کیا اور آپ وہاں سے چلے گئے، کوشش کرتے تھے کہ حضور کو بھی ختم کر لیا جائے، یہودیوں نے پوری سازش کی ہے اور لیکن اللہ تعالی نے محفوظ رکھا ہے۔ تو پہلے دوروں کے اندر انہوں نے ایسا کیا، پھر انصاف کا حکم دینے والے لوگوں کو قتل کرنا، یہ بڑی بے انصافی اور بڑے ظلم کی بات ہے، انصاف کا حکم دینا نبیوں کا مشن ہے، وہ ہمیشہ لوگوں کے اندر سے مظالم کو اٹھانا اور انصاف قائم کرنا ان کی تعلیم کا یہ یعنی مشن ہوتا ہے کہ لوگوں میں انصاف قائم ہو، ظلم اور زیادتی کو اٹھا دیا جائے انسانیت سے اور انسانیت پر کسی طرح ظلم نہ ہو، کہ نبیوں کے مشن میں یہ بات داخل ہوتی ہے۔ تو جو لوگ اس کا حکم دیتے ہیں، اب جو صالحین تھے نیک تھے جنہوں نے یہ انصاف کا حکم دیتے تھے، تو یہ انصاف کرو، انصاف قائم کرو، یہ بڑا اصول ہے، ہماری امت کو بھی اللہ تعالی نے یہ اس اصول کی قرآن میں بہت جگہ تعلیم دی، ان اللہ یامر بالعدل والاحسان، عدل کرو بھائی، اے دلو ہوا اقرب للتقوی، اور قسط کا معنی بھی انصاف قائم کرو، اقیم الوزن بالقسط ولا تخسر المیزان، کسی کا تول میں بھی خرابی نہ کرو، انصاف قائم کرنا یہ انسانیت کی بنیادی ضرورت ہے، اور پہلے بھی آیت گزر چکی ہے قائم بالقسط، خدا تعالی بھی انصاف کرنے والا، انصاف قائم کرتا ہے اور اس حکم دیتا ہے لوگوں کو تم بھی انصاف قائم کرو، بخاری شریف کی روایت میں اللہ نے فرمایا انی حرم ظلم علی نفسی وجعلتو بینکم حراما، اے بنی آدم میں نے ظلم کو اپنے اوپر حرام قرار دیا ہے اور تمہارے درمیان بھی میں نے ظلم کو حرام قرار دیا ہے، فلا تظالمو، ایک دوسرے پر ظلم بالکل نہ کرو۔ تو انصاف کی تعلیم جو لوگ دیتے ہیں ان کو قتل کرنا یہ کتنا بڑا جرم ہے، یقتلون الذین یامرون بالقسط، یہ انبیاء علیہ السلام کے علاوہ، قسط کا مفہوم بھی بڑا، عدل کا مفہوم بھی بڑا وسیع ہے قرآن کے اندر، جہاں اللہ نے بیان فرمایا ہے عدل کے اندر عقیدہ بھی آتا ہے، شرک عدل کے خلاف ہے، یاد کفر عدل کے خلاف ہے، برائی عدل کے خلاف ہے، انصاف کے خلاف ہے، جب عدل ہوگا یہ چیزیں نہیں ہوں گی، ایمان ہوگا توحید ہوگی، اور انسانوں کے درمیان جو ہے ظلم کسی قسم کا، مال، جان، عذاب، عزت، آبرو سب میں، انصاف کا لفظ جو ہے اور عدل اور قسط کا لفظ سب جگہوں پر جاتا ہے۔ تو یہ فرمایا ایسے لوگوں کو خوشخبری سنا دیجیے، یہ خوشخبری کا لفظ بتلانا تحکم کے طور پر ہے، بس ان کو سنا دیجیے کہ تمہارا حشر کیا ہوگا، عذاب علیم کی، ان کو عذاب علیم کی خوشخبری سنائیں، سخت دردناک سزا میں یہ مبتلا کیے جائیں گے اور دنیا میں بھی ذلیل ہوں گے۔ ایسے لوگ کاٹے جاتے ہیں، گھاس کی طرح ان کو کاٹ دیا جاتا ہے۔ ظالم تو سوچتا ہے کہ میں نسلن بعد نسلن آج دنیا کے اندر قائم رہوں اور میری نسل قائم رہے، لیکن خدا تعالیٰ ختم کر دیتا ہے۔ آج یزید کا واقعہ مشہور ہے، دنیا جانتی ہے، سادات کے خاندان کو ختم ہی کرنا چاہتا تھا، ایک ہی تو ان کا نوجوان بیچارہ بیمار ہونے کی وجہ سے بچا تھا، ورنہ اس پر بھی تلوار چل جاتی، ان کا خاندان ہی ختم ہو جائے، کوئی آگے نسل ہی نہ رہے۔ اللہ تعالیٰ نے امام حسین کی نسل کو کتنا دنیا میں جگہ جگہ سادات حسینی جائیں، حسینی حسینی نظر آتے ہیں۔ اور یزید کے 15 بیٹے تھے اور 5 بیٹیاں تھیں۔ امام ابن کثیر نے لکھا ہے کہ اس کا ایک بھی پیچھے زندہ نہیں رہا، ساری ختم ہو گئے بیٹے، کوئی نسل ہی نہیں رہی یزید کی آگے جو اس کی بیٹوں کی سے آگے چلی ہو، 15 کے 15 بیٹے ہی ختم ہو گئے، اس کی کوئی اولاد نہیں چلی۔ امام ابن کثیر نے البدایہ و نہایہ کے اندر لکھا، ابراہیم علیہ السلام کو دنیا سے ختم کرنا چاہتے تھے بابل والے، لیکن اللہ نے فرمایا تھا جیسا تورات میں، ابراہیم لوگ تجھے مٹانا چاہتے ہیں، میں تو تیری اولاد کو ریت کے ذرات سے زیادہ پھیلاؤں گا۔ اے ظالم کیا چاہتا ہے اور اللہ تعالی کی مشیت کیا ہوتی؟ تو فرمایا ایسے لوگوں کے لیے دردناک سزا ہے، اولئک الذین حبطت اعمالهم فی الدنیا والآخرہ، یہ لوگ ہیں جن کے اعمال ضائع ہو گئے دنیا اور آخرت میں، دنیا میں نیکی ان کی برباد ہے، کیونکہ ظلم اور عدوان کی وجہ سے نیکی ضائع ہو جاتی ہے، کفر کی وجہ سے نیکی برباد ہوتی ہے، آخرت میں اس کا ثمرہ کچھ نہیں نکلے گا اور کہیں سے کوئی مدد نہیں آئے گی جو ان کو چھڑا لے خدا کی گرفت سے۔ یہ اللہ تعالی نے تنبیہ فرمائی بنی اسرائیل کو، پہلی آیتوں کے اندر بھی تھا کہ اسلام لاؤ، اسلم تم فقد اہتدو، اگر اسلام لاؤ گے، ہدایت قبول کرو گے تو ہدایت یافتہ بن جاؤ گے۔ اور دو باتیں بنیادی ہیں، شہد اللہ انہ لا الہ الا ہو، خدا کے سوا کوئی شریک نہیں ہے، کوئی معبود الہ نہیں ہے، اور دوسری بات یہ اسلمو، اطاعت خدا کی اطاعت اختیار کرو۔ دو ہی بنیادی باتیں ہیں دین میں۔ فرمایا الم ترى الذين اوتوا نصيبا، آپ نے نہیں دیکھا ان لوگوں کو جن کو کتاب کا کچھ حصہ دیا گیا ہے؟ کچھ حصہ مفسرین کرام یہ فرماتے ہیں کہ تورات اور انجیل کا کچھ حصہ دیا گیا، اکثر حصہ انہوں نے ضائع کر دیا، تحریف کر دی ہے، انجیل میں بھی تورات میں بھی، تمام ان آسمانی کتابوں کچھ حصہ موجود ہے، اگر اس کی طرف بھی رجوع کریں اور اس کو مان لیں پھر بھی ہدایت نصیب ہو جائے۔ اس حصے میں قرآن کے بارے میں اور خاتم النبیین صلی اللہ علیہ وسلم کے بارے میں باتیں موجود ہیں، اسی کو مان لیں تو ایمان کی دولت نصیب ہو جائے، مگر اس کو بھی نہیں مان، یہ نصیباً کچھ حصہ، اکثر حصہ تو برباد کر دیا ہے، انہوں نے ضائع کر دیا۔ تو انجیل کے بارے میں پادریوں نے خود تسلیم کیا ہے کہ اس انجیل میں 3000 غلطیاں ہیں، یہ غلطیاں آدمیوں نے ڈالی ہیں بھی، یہ پادریوں نے ڈالی ہیں، یہ جن کے فالوور تھے، عیسیٰ علیہ السلام کی انجیل میں غلطی نہیں تھی کوئی، جو اللہ نے عبرانی زبان میں یا سریانی زبان میں ان پر نازل فرمائی تھی۔ اب 4 انجیلیں تو یہ ہیں بائبل کے اندر، 5ویں برمباس کی ہے، یہ عام ملتی ہے ہر جگہ، اور 120 انجیلیں بنائی ہوئی، ہر انجیل کا مضمون دوسرے سے ملتا نہیں ہے، لوکا کچھ کہتا ہے، یوحنا کچھ کہتا ہے، مرقص کچھ کہتا ہے الگ الگ اتنا بگاڑتا ہے، مگر کچھ چیزیں آج بھی موجود ہیں اس میں، اس لیے وہ تو نصیباً کچھ حصہ کہا گیا، کچھ حصہ ہے، اگر اس حصے کو بھی یہ مان لیں تب بھی ہدایت نصیب ہو، کبھی قرآن کا انکار نہ کریں اور نبی آخر زمان کا کبھی انکار نہ کریں، لیکن یہ تو نہیں مانتے۔ یدعون الی کتاب اللہ، اللہ کی کتاب کی طرف ان کو دعوت دی جاتی ہے، کتاب اللہ سے وہی جو بچا کھچا حصہ ہے انجیل اور تورات کا یا قرآن، دونوں مراد ہو سکتے، ان کو دعوت دی آؤ اللہ کی کتاب آ گئی ہے، تاکہ ان کے درمیان فیصلہ کرے، تو پھر جاتا ہے گروہ ان میں سے اعراض کرنے والے ہیں، مانتے ہی نہیں، تسلیم ہی نہیں کرتے، یہ زید اور ہٹ درمی اس درجے میں ان میں پائی جاتی ہے۔ اور نصیبم من الکتاب میں مفسرین کرام فرماتے ہیں کہ اگر الفاظ مراد نہ ہو تو فام بھی ہو سکتا، جن کو کتاب کی فام کا کچھ حصہ دیا گیا، تھوڑا بہت فام ہی خراب ہے، اکثر و بیشتر بنی اسرائیل کا فام الٹ گیا تھا، یہ فام بھی ایک خدا تعالی کی طرف سے ایک دین ہے، سمجھ جس کو اللہ عطا فرمائے، تو کتاب اللہ کی سمجھ جتنی اللہ عطا فرمائے گا خدا کی بڑی نعمت ہے۔ حضرت علی رضی اللہ تعالیٰ عنہ کے قول میں آتا ہے، انہوں نے کہا کہ لوگ کہتے ہیں کہ حضور نے کوئی خاص چیزیں دی ہیں، فرمایا کوئی چیز ہم کو نہیں دی، جو عام مسلمانوں کو بتلائی ہیں وہی باتیں ہم کو بھی حضور نے بتلائی، ہاں اوت یا اوف، یہ ایک دفعہ سفر پر جاتے ہوئے چند احکام لکھ کر کے آپ نے دیے تھے، وہ میری تلوار کے میان میں پڑے ہوئے ہیں، دیکھ لو، دیت کا مسئلہ ہے، قیدیوں کو چھڑانے کا مسئلہ ہے، چند مسائل ہیں، اس کے علاوہ ہم کو کوئی چیز نہیں دی، اوت یا اوف فہمن، ہاں اگر اللہ نے قرآن کے اندر سمجھ زیادہ عطا فرمائی ہو تو یہ اس کی مہربانی اور دین ہے، اس سے انکار نہیں کہ فام قرآن کا اللہ نے زیادہ عطا فرمایا، اس سے انکار نہیں ہے، باقی کوئی خاص چیز ہم کو نہیں دی، جیسا کہ شیعوں نے مشہور کر رکھا کہ قرآن کے 10 سپارے ان کو دیے اور خاص راز کی باتیں ان کو بتلائی ہیں جو باقی مسلمانوں کو نہیں بتلائی، یہ سب جھوٹ ہے، عبداللہ ابن سبا یمنی یہودی کی گھڑی ہوئی باتیں جو ان میں پھیلائی ہیں لوگوں کے اندر فتنہ بپا کرنے کے لیے۔ فرمایا اللہ کی کتاب کی طرف ان کو بلایا جاتا ہے تاکہ فیصلہ کرے، ان کے درمیان روگردانی کرتا ہے گروہ میں سے اور وہ اعراض کرنے والے ہیں، اور پھر یہ اس وجہ سے کہ کہتے ہیں ہرگز نہ چھوئے گی ہم کو آگ مگر چند دن گنے ہوئے، ہم دوزخ میں نہیں جائیں گے سوائے ان چند دنوں کے جس میں ہمارے باپ دادوں نے بچڑے کی پوجا کی تھی، بس اتنے دن تک ہی جائیں گے، اگر چلے گئے تو ہم کو ہمارے باپ دادے چھڑا کر لائیں۔ بعض نے تو یہ جبری سفارش کا عقیدہ بنا لیا ابراہیم علیہ السلام کے بارے میں کہ ہمارے جدے امجد ابراہیم دوزخ کے دروازے پر کھڑے ہو جائیں گے اور جو ختنے والا اسرائیلی ہوگا اس کو نہیں گرنے دیں گے، پکڑ کر کے جنت میں داخل کر لیں، یہ جبری شفاعت والا عقیدہ، کسی طرح دوسرے نبیوں کے بارے میں وہ سفارش کر کے ہر حالت میں خدا راضی ہو ناراض ہو ہم کو لے جائیں گے جنت میں، دوزخ میں نہیں جائیں گے، اگر جائیں گے بھی تو چند دن تھوڑے سے، وہ 40 دن یا جتنے دن بچڑے کی پوجا کی تھی ہمارے آبا و اجداد، یہ باطل عقیدہ۔ یہود نے تو یہ عقیدہ گھڑا اور نصارہ نے کفارے کا عقیدہ بنا لیا، کم خواہ کچھ بھی کریں، بہرحال عیسیٰ علیہ السلام ہماری طرف سے صلیب پہ لٹک کر کے کفارہ ادا کر دیا، یہ کفارے والا عقیدہ بنا کر کے انہوں نے اس کی پناہ کے اندر جو مرضی ہے کرتے رہو، دنیا یسوع مسیح کو ابن اللہ مان لو بس وہ ہماری طرف سے کفارہ بن چکے ہیں، انہوں نے کفارے کا عقیدہ بنا لیا جو بالکل سراسر غلط ہے اور عقل کے خلاف ہے بالکل، گناہ کوئی کرے اور سولی پہ مسیح علیہ السلام لٹک کر کے اس کا کفارہ بنے، کہ کس انسان کی عقل اس بات کو مان سکتی، اتنا باطل عقیدہ، کرے کوئی اور بھرے کوئی، یہ تو ممکن ہی نہیں، جو کرے گا اسی کو بھرنا پڑے گا، ابراہیم علیہ السلام کے دین میں یہ قطعی طور پر اللہ تذر واضر تو وزرا اخرا، ملت ابراہیمیہ کا اٹل اصول، ایک کا گناہ دوسرا نہیں اٹھائے گا، اسی کو اٹھانا پڑے گا جس نے گناہ کیا ہے. حضور نے بھی فرمایا لا تجنی علیہ ولا یجنی علیہ، باپ بیٹے کا بیٹے کا گناہ ہوگا اسی کی گردن پر پڑے گا، تمہاری گردن پر نہیں پڑے گا، تمہارا گناہ اس کی گردن پر نہیں پڑے گا.